सयों रेडियो, हजारों रेडियोकर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकै साथ। जाँदै थियो तिमी रुँदै थिए म, जाँदै थियो तिमी रुँदै थिए म, अन्तिम पटक तिमीलाई छुँदै थिए म, जाँदै थियो तिमी रुँदै थिए म, अन्तिम पटक तिमीलाई छुँदै थिए म, आँखैमा राखे पनि नबिझाउने मान्छे भन्थ्यो, आँखैमा राखे पनि नबिझाउने मान्छे भन्थ्यो, जाँदै थियो तिमी रुँदै थिए म, अन्तिम पटक तिमीलाई छुँदै थिए म, आँखैमा राखे पनि नबिझाउने मान्छे भन्थ्यौ, त्यही आँखाबाट टाढा हुँदै थिए म, त्यही आँखाबाट टाढा हुँदै थिए म, जान्छु पनि नभनेर जाँदा कस्तो भयो होला, जान्छु पनि नभनेर जाँदा कस्तो भयो होला, आधा मुटु तिमीले आधा मुटु तिमीले लग्यो, आधा कस्तो भयो होला, आधा कस्तो भयो होला, जान्छु पनि नभनेर जाँदा कस्तो भयो होला। तिमी नै हौ मनको भारी बिसाउने मान्छे, यो मुटुमा चोखो माया मिसाउने मान्छे, तिमी नै हौ मनको भारी बिसाउने मान्छे, यो मुटुमा चोखो माया मिसाउने मान्छे, घातै घात चोटै चोटले पोलेको यो हृदयमा पाएँ आज यो मनलाई चिसाउने मान्छे, आँखाभित्र हो कि हजुर मुटुभित्र राखौँ भन, जहाँ राखे पनि कहिल्यै नबिझाउने मान्छे, यो मुटुमा चोखो माया मिसाउने मान्छे, कहिले रोएँ कहिले हाँसेँ तिमीलाई नै सम्झिएर, कहिले रोएँ कहिले हाँसेँ तिमीलाई नै सम्झिएर, माया गर्दै रुन्छे भने जिस्काउने मान्छे, तिमी नै हो मनको भारी बिसाउने मान्छे, मैले जस्तै टाढा हुँदा सम्झिन्छौ कि तिमीले पनि, मैले जस्तै टाढा हुँदा सम्झिन्छौ कि तिमीले पनि, नजिक हुँदा घुर्क्याउँदै रिसाउने मान्छे, तिमी नै हो मनको भारी बिसाउने मान्छे, यो मुटुमा चोखो माया मिसाउने मान्छे। तिम्रो नामै नलिकन सभार गरेँ मैले यो गजल आफ्नै बगलीबाट, तिमीलाई याद छ केही वर्ष अघि तिमीले नै थमाएकी थियौ यो गजल मेरो हातमा र भनेकी थियौ मनको कुरा लेखेकी छु जतन साथ राख्नु, त्यति नै बेला तिम्रै अघि पर्सको एउटा कुनामा राखेको थिएँ मैले त्यो पाना, अनि त्यसका भावहरू चाहिँ मनको कुनामा, आज पनि त्यो पाना त्यही ठाउँमा छ, पट्याएर राखेकोले केही धार बसेर च्यातिएको छ, अनि अक्षरहरू मसी फुल्लिएर केही मोटा भएका छन्, फेरि पनि त्यसका भावहरू भने आज पनि उसै गरी मलाई तिम्रो नजिक लिएर जान कति पनि हिचकिचाउँदैन, केही च्यातिएकै सही, जब म निकाल्छु त्यो पाना डुलाउँछु नजर एक निमेषमै, तब त्यही पुरानो दिन एकपटक फेरि नयाँ जस्तै बनेर आइपुग्छ मेरो सामु, तिमी उसै गरी मुस्कुराउँछु समीपमा, म त्यसै गरी गदगद हुन्छु खुसीले, मलाई थाहा छैन अर्काकी श्रीमतीलाई विगतको मेरो मान्छे भन्दै म बहकिनु हुन्छ कि हुँदैन, भूतकालमा कसैले मेरो हजुर भनेकै भरमा वर्तमानमा स्वामित्व खोज्नुहुन्छ कि हुँदैन, अनि हिजो तिमी बाहेक कसैको हुन्न भने भन्दैमा आज किन कसैकी भएकी भनेर प्रश्नहरूको झटारो हान्नुहुन्छ कि हुँदैन, अहँ, मलाई केही थाहा छैन, थाहा भएर पनि थाहा छैन। बरु मलाई यो चाहिँ राम्रोसँग थाहा छ कि कतिपय सत्य पनि नबोल्दा नै निको हुन्छ। त्यस्तो सत्य नबोलेकै राम्रो जसले प्रकट हुने बित्तिकै भुइँचालो ल्याइदिन्छ, आँधी बिहारी उठाइदिन्छ अनि झ्याप्प बत्ती निभेझै अन्धकार बनाइदिन्छ। एउटा अपराधीलाई राजाको अगाडि उभ्याइयो, त्यो बेला न्यायकर्ता न्यायाधीश राजा नै हुने गर्थे। राजाले निर्णय दिनु पर्यो, यो अपराधी हो, यसलाई मृत्युदण्ड दिनुपर्छ। राजाको यस्तो घोषणा सुनेर, मृत्युदण्डको यो घोषणा सुन्न साथ, मर्ता क्या नकर्ता भने चाहिँ अपराधीले राजालाई तथानाम गाली गर्न थाल्यो। किनभने मर्नै पर्ने भएपछि किन गाली नगर्ने राजालाई? मर्ने भएपछि गाली गरेरै मर्नु बेस। सिंहासन पाउने भएपछि तारिफ गर्ने, सिंहासन पाउने केही त्यस्तो मेसो छ भने खुब तारिफ गर्ने हो, यदि त्यसो होइन भने भरमार गाली गरिदिने अनि मर्ने। उसलाई लाग्यो प्राय मान्छेहरूको मानसिकता यही नै हुन्छ, त्यसकारण त्यो मान्छेले पनि राजालाई भरमार गाली गर्यो। जिन्दगीमा यस्तो मौका पाइएला नपाइएला, अब मर्ने भएपछि राजालाई पनि अत्यन्त अभद्र शब्द प्रयोग गरेर गाली गर्न थाल्यो। राजाले त्यो गाली सुने झैँ नसुने झैँ फनक्क फर्केर गइरहे, तर गाली भटट आइ नै रह्यो। राजाले त त्यो गाली सुन्न मिलेन, किनभने अपराधीलाई त्योभन्दा ठुलो सजाय अरू हुन सक्दैन थियो। राजालाई गाली गरेपछि अर्को अपराध त थपियो, तर मृत्युदण्डभन्दा ठुलो सजाय अरू के पो हुन सकिन्थ्यो र? त्यसकारण राजाले सुने पनि नसुने झैँ लुरुलुरु गए। त्यतिखेर राजाका मन्त्रीहरू पनि त्यहाँ थिए, उनीहरू डराए। राजाले एकजना मन्त्रीलाई सोधे, के भन्दैछ हँ यो, के बडबडाउँदैछ, मैले बुझिरहेको छैन। त्यो मन्त्रीले गम्भीर भएर बिन्ती छोडाए, महाराज, यो मान्छेले तपाईँको जय जयकार गर्दैछ, यसले तपाईँ जस्तो असल न्यायी र परोपकारी राजा यो धरतीमा न पहिला थियो न आज छ न त पछि हुनेछ भन्दै तपाईँको जयगान गाउँदैछ। उसले महाराजको छिटो छिटो प्रशंसा गरेकोले नबुझ्नु भएको होला। मन्त्रीको यो कुरा सुनेर राजा मुस्सुक्क हाँसेर ठिक छ भनेर अगाडि बढे। यस्तो राम्रो कुरा गर्ने मान्छेलाई त छाडिदिनुपर्छ भन्ने राजालाई लाग्यो र छोड्ने आदेश दिए। त्यतिकैमा अर्का मन्त्रीले आएर राजालाई भने, महाराज, यो मन्त्रीले तपाईँलाई झुटो कुरा सुनाएछ, त्यो कैदीले तपाईँलाई गाली गरेको हो, प्रशंसा गरेको होइन। यो मन्त्रीले तपाईँलाई उल्टो कुरा सुनाइदियो, त्यसकारण यो अपराधीलाई पनि छोड्नु भएन र यो मन्त्रीलाई पनि। राजा मुस्सुक्क हाँसे अनि उसले जसले यो मन्त्रीलाई छोड्नु भएन भन्दै थिए, राजाले त्यही मन्त्रीलाई गिरफ्तार गर्ने आदेश दिए, ल समात यसलाई पनि, तर त्यो मन्त्रीलाई इनामको व्यवस्था गर, जो यो साह्रै घतलाग्दो कथा हो। यस्तो घतलाग्दो कथा कमै सुन्न पाइन्छ, याद राख्नुहोस् यो कुरालाई, किनभने राजाले जुन आदेश दिए त्यो आदेशमा जिन्दगीको सन्देश लुकेको छ। राजाले पछि आफ्नो कुरा व्यक्त गरे, एक किसिमबाट उनले सफाई पेस गरे, निश्चय नै त्यो अपराधीले मलाई गाली गर्दै थियो, मैले सुन्दै पनि थिएँ, मैले नसुनेको होइन, मन्त्रीले मेरो प्रशंसा गरेको भनेर लगाइदियो। यसको मतलब नकारात्मक कुरा मलाई सुनाउन नखोजेको हो, नकारात्मक कुरा सुन्यो भने मेरो मुड खराब हुन्छ, मेरो बारेमा नकारात्मक कुरा गर्यो भनेर म के नै गर्न सक्छु र? डबल फाँसी दिने? यद्यपि दोस्रो मन्त्रीको कुरा सत्य थियो, तर त्यो सत्यले हत्या गराउँथ्यो, पहिलो मन्त्रीको कुरा झुट थियो, तर त्यो झुटले एउटा मान्छेको ज्यान बचाउन खोजेको थियो। त्यसकारण यहाँ दुईवटा कुरा बुझियो, यस्तो पनि सत्य जसले कसैको ज्यान लुट्छ र त्यस्तो पनि झुट जसले कसैको ज्यान बचाउँछ। त्यसकारण पहिलो मन्त्री ठिक थियो, किनभने उसले झुठे बोलेर भए पनि कसैको ज्यान बचाउन खोज्यो, दोस्रो मन्त्रीले सत्य बोल्ने नाममा कसैको ज्यान लिन खोज्यो। त्यसैले म पनि नबोलौँला त्यो सत्य, आज कि अर्का कि स्वास्नी, कुनै समय मेरो आफ्नो मान्छे भएकी सत्य, बरु चुपचाप सहुँला यो पीडा, टाढा हुनुको यो विस्मात, आफ्नो बनाउन नसक्नुको अनि यो दिगदारी, सधैँ एक्लै बाँच्नुको। मलाई कसैले भगवान भन्थ्यो, मलाई कसैले भगवान भन्थ्यो, अङ्गालो स्वर्गै समान भन्थ्यो, मलाई कसैले भगवान भन्थ्यो, अङ्गालो स्वर्गै समान भन्थ्यो, जे थियो हिजो त्यो पो त जिन्दगी, कसैले त मेरो जवान भन्थ्यो, मलाई कसैले भगवान भन्थ्यो, अङ्गालो स्वर्गै समान भन्थ्यो। हाम्रो माया जय अमर चोखो निश्चल हुन्छ भन्थ्यो, हाम्रो खाँदा कस्तो भयो होला, खाँदा कस्तो भयो होला, जान्छु पनि नभनेर जाँदा कस्तो भयो होला। मान्छेसँग एउटा निकै बलियो मन हुँदो रहेछ, यो त्यही मन जुन कातर बन्छ कुनै बेला, अनि मनको कुरो मनमै लुकाएर जिन्दगीभर दुखिरहन्छ। तर त्यही मन त्यति बलियो पनि बन्दो रहेछ कि आफ्नै सपनाहरूको दाह संस्कार भइरहँदा, चित्ता दन्किरहँदा त्यसैको राफ लिएर पनि कति सहजै बस्न सक्दो रहेछ। जिन्दगीमा सबैभन्दा जटिल र सबैभन्दा रुवाउने दिन नै त्यही होला सायद, जुन दिन कसैको खुसीमा सामेल भएका जन्तीहरूलाई आफ्नो सपनाको मलामी देख्छ मान्छे। जन्ती पर्सिँदै गरेको अक्षतालाई आफ्नो नामको बुर्की सम्झिन्छ अनि नरसिंहका धुनलाई एकहोरो शङ्ख सुन्छ। भन्नेहरू त भन्लान् यो पागलपन हो, अवचेतनपन हो अनि फिल्मी शैलीको भावुकपन हो, तर यथार्थमा यो त जल्दै गरेको तन हो, खोसिँदै गरेको धन हो अनि मृत घोषित हुने तयारीको मन हो। समग्रमा आफैबाट आफू हराएको एउटा निरस र उद्वेग लाग्दो जीवन हो। एकादेशमा एकजना केटाले एउटा दृष्टिविहीन केटीलाई खुबै मन पराउँदो रहेछ। एक दिन उसले केटीलाई आफ्नो कुरा भनेर सोधेछ, तिमी पनि मलाई माया गर्छौ? तब उत्तर आएछ, सायद मैले आँखा देख्न सक्ने भएको भए तिमीसँग बिहे गर्थेँ। यो कुरा सुनेर केटाको मन औधी भकिएछ र उसले एक दिन केटीले थाहा नपाउने गरी आफ्नो आँखा केटीलाई दिएछ अनि केटी देख्न सक्ने पनि भएछ तर केटा देख्न नसक्ने। जब केटी देख्न सक्ने भइन् तब केटाले सोधेछ, अब तिमी मसँग बिहे गर्छौ? केटीले जवाफ फर्काइछ, मलाई माफ गर, तिमी पनि आँखा देख्न सक्दिनौ भन्ने मैले सोचेकै पनि थिइनँ, हाम्रो बिहे असम्भव छ। यति सुनेपछि केटा फिस्स हाँसेर पहिले नै लेखेको एउटा पत्र केटीको हातमा दिएर एकैछिनमा हराएछ। जब केटीले पत्र खोलेर हेरी त्यसमा लेखिएको रहेछ, मैले हेर्न बाँकी संसार तिमीले हेर्नु, मेरो आँखाको जतन गर्नु अनि मेरो मायाको पनि। यही कथाकी नारी पात्र भयो तिमी, म भने सधैँ सधैँ पाउने आशमा गुमाएरै बाँचिरहेँ। कहिलेकाहीँ ठुस्किएर रुन्थ्यौ मझेरीमा, कहिलेकाहीँ ठुस्किएर रुन्थ्यौ मझेरीमा, फकाउन खोज्थेँ तर भाग्थ्यौ अँधेरीमा। कहिलेकाहीँ ठुस्किएर रुन्थ्यौ मझेरीमा, फकाउन खोज्थेँ तर भाग्थ्यौ अँधेरीमा। आँगनबाटै डोली लाँदा कस्तो भयो होला मलाई, भन्या भए जिसमिसेमै आउँथे पँधेरीमा। कहिलेकाहीँ ठुस्किएर रुन्थ्यौ मझेरीमा, तडपेर रोइरह्यो हाम्रो प्रेम मझेरीमा, तडपेर कस्तो भयो होला, लादा कस्तो भयो होला, जान्छु पनि नभनेर जाँदा कस्तो भयो होला। नसोधेर गए पनि जाने मान्छे गइहाल्यो, हेर्दा हेर्दै नजरबाट निकै पर भइहाल्यो, त्यही पीडा सङ्घालेर आउनुहोस् अब बहक्यौँ, मान्छे टाढा भए पनि याद मनमै रहिहाल्यो। सिआइएनमा सोमबार बिबिसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ, हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुसी थोरै आँसु धेरै, पीर छ आज पनि, पारी एकराज वारी महावीर छ आज पनि। थाहै नदिकन प्रेम र बिछोडको शल्यक्रिया गर्ने एउटा रेडियो कार्यक्रम बहकिने मन। दसैँको लागि घर पुगिसक्नुभएका तपाईँ, तपाईँ पुग्ने तयारीमा रहनु भएको तपाईँ अनि घरमै रहनु भएको तपाईँ सबै सबैलाई नमस्कार, म महावीर विश्वकर्मा। सदाझैँ आज पनि बहकिने मनको बुई चढेर तपाईँको दैलैमा टुप्लुक आइपुगे सारथी एकराज भण्डारीसँगै, तपाईँ रुँदा रोइदिन्छु हाँस्दा रमाउँछु, ढुक्क हुनुहोस् आज पनि खुबै बहकाउँछु। सबैभन्दा पहिला शुभकामनाका साथै हार्दिक बधाई रेडियो फरासी नवल फरासीका स्टेसन म्यानेजर बहिनी शान्ति बिक र दलित पत्रकार सङ्घ नवल फरासीका अध्यक्ष मेरो मनमिलेको मित्र रामु बिकलाई, आजबाट उहाँहरू एउटै यात्रामा समाहित हुनुभएको छ। बहकिने मनलाई आएको निमन्त्रण स्वीकार्दै वैवाहिक समारोहमा सामेल हुन नभ्याइए पनि परैबाट मनभरिको शुभकामना। मायाका ती मुहानहरू कहिले नसुकोस्, मायाका ती मुहानहरू कहिले नसुकोस्, शिर सधैँ उच्च रहोस्, कहिले नझुकोस्, एउटा सुन्दर जोडी बनोस्, दुनियाँले ईर्ष्या गर्ने, ठाकठुक त पर्छ होला मन नदुखोस्, ठाकठुक त पर्छ होला मन नदुखोस्। एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो, एक्लै हिँड्दा हिँड्दै बाटोमा पाइला अडियो। रेडियो कार्यक्रम बहकिने मनसँगै आएका छौँ। देशभरिका 46 रेडियोबाट एकैसाथमा बजिरहेको रेडियो कार्यक्रम बहकिने मन, म महावीर विश्वकर्मा सुपारी भटेकराज भण्डारी हुनुहुन्छ। आज पनि तपाईँलाई उसै गरी बहकाउनु छ। गत हप्ता उत्कृष्ट रहनुहुने साथीसँग पनि सुरुवातमा नै कुरा गर्नु छ। आज म तपाईँलाई सोध्छु, प्रेममा बिछोडपछि अधिकांश मानिसहरू किन मदिरा पिउन थाल्छन्? विशेष गरी युवा साथीहरूको हकमा किन मदिराको सहारा लिन थाल्छन् वियोगपछि? आज यो प्रश्नमा तपाईँको जवाफ सुन्नेछु र तपाईँका मुक्तक पनि सुन्नेछु। 0155 50 982 यो नम्बर हामीले खुला गरेका छौँ। र यति भनिरहँदा, गत हप्ता उत्कृष्ट रहनुहुने साथी सुप्रभा घर्ती हुनुहुन्छ, रुकुमका साथी हुनुहुन्छ, उहाँलाई हामीले फोन सम्पर्कमा लिएर आइसकेका छौँ। उहाँसँगबाट आजको कार्यक्रम सुरु गर्छु। सुप्रभाजी, हजुर नमस्कार। स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनमा। धन्यवाद। कस्तो अनुभव भइरहेको छ गत हप्ताको उत्कृष्ट भइरहँदा? एकदमै खुसी लागेछ, अनि 46 एफएमहरूमा मेरो आवाज बुझाउन पाउँदा त्यो पनि बहकिने मनबाट सबै साथीहरूको बिचमा उत्कृष्ट मेरो मुक्तक भइदिएकोमा धेरै खुसी लागेछ। अनि रुकुम भनेपछि कहाँ हो नि ठ्याक्कै तपाईँको बसाइ चाहिँ? रुकुम नुवाकोट। ए, रुकुम नुवाकोट, अलि टाढा है काठमाडौँबाट। हजुर। अनि सुनाउनुहोस्, के गर्दै हुनुहुन्छ? अध्ययनको सिलसिला हो या अरू केहीमा व्यस्त हुनुहुन्छ? हजुर, म अध्ययन हो। कतिमा पढ्दै हुनुहुन्छ अहिले? अहिले 11 ए, ल, पढाइ राम्रो होस् तपाईँको, हाम्रो शुभकामना तपाईँलाई है। अब चाहिँ तपाईँलाई म प्रश्न सोध्छु। प्राय सायद अधिकांश सम्बन्धहरू चाहिँ यस्ता प्रेममा बिछोड भइसकेपछि किन त्यस्ता मान्छेहरू, विशेष गरी केटा साथीहरू चाहिँ मदिरा पिउन थाल्छन् होला, मदिराको सहारामा पुग्न थाल्छन् होला? अधिकांश है, अधिकांश, मैले सम्पूर्ण भनेको छैन, अधिकांश। जस्तो कि उनीहरूले अब त्यो प्रेममा धोका पाइसकेपछि मदिरा पिउनु उनको जीवनको पाठ भइसकेको हुन्छ। जो जीवनको पाठलाई उनीहरूले गुमाउँछन् र मदिरालाई नै अर्को पाठको रूपमा लिएर मदिरा पिउँछन् होला। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। बानीले बिगार्यो दुनियाँ सामु आज नजायत भएमा, कलकलाउँदो त्यो जवानीले बिगार्यो, सबैले भन्छन् बानीले बिगार्यो दुनियाँ सामु आज नजायत भएमा, लाग्छ तिम्रै बन्ने सपनीले बिगार्यो। सपनीले विपनीलाई तान्छ रे भनिदिनु, होइन, सपनीले विपनीलाई तान्छ रे भनिदिनु, जवानी ती फक्रिएर जान्छ रे भनिदिनु। सपनीले विपनीलाई तान्छ रे भनिदिनु, जवानी ती फक्रिएर जान्छ रे भनिदिनु, हाम्रो माया नाजायज मान्ने तिम्रो समाजलाई, हाम्रो माया नाजायज मान्ने तिम्रो समाजलाई। सपनीले विपनीलाई तान्छ रे भनिदिनु, जवानी ती फक्रिएर जान्छ रे भनिदिनु, हाम्रो माया नाजायज मान्ने तिम्रो समाजलाई। टाढा छौ आउँछ एक दिन लैजान्छ रे भनिदिनु, टाढा छौ आउँछ एक दिन लैजान्छ रे भनिदिनु। हस् नमस्कार, छुट्टिन्छौँ। सुप्रभा घर्ती रुकुमबाट आउनु भएको थियो। र अब तपाईँको पालो 0155 50 982। धेरै सम्बन्धहरूमा हामीले देखेको एउटा विषय आज लिएर आयो। आज मैले सुरुवातमा पनि अलिकति भनेको थिएँ कि थाहै नदिकन प्रेम र बिछोडको शल्यक्रिया गर्ने एउटा रेडियो कार्यक्रम बहकिने मन भनेर प्रेम र बिछोडसँग जोडिएका कुराहरूमा नै हामी केन्द्रित हुने गर्छौँ, किनकि अधिकांश युवा साथीहरू यो विषयबाट टाढा रहनु भएको छैन। त्यसरी पनि यसमा आउने उल्झनहरूलाई हामी अलिकति बेग्लै ढङ्गले प्रस्तुतिकरण गर्न खोजिरहेका हुन्छौँ, तपाईँले रुचाउने गरी प्रस्तुतिकरण। धेरै साथीहरू प्रेममा वियोग हुने बित्तिकै मदिराको साथ लिन थाल्नुहुन्छ। धेरै, मैले अधिकांश मात्रै भनेको छु, सम्पूर्ण भनेको होइन। यसो किन हुन्छ त? आज हामी यो विषयमा तपाईँको विचार लिन खोजिरहेका छौँ। देशका 46 रेडियोबाट आवाज मिसाइरहेका छौँ हामी, सिआइएनबाट बोलिरहेको यो आवाज देशका 46 रेडियोबाट सुनिरहनु भएको छ। र आज प्रकृति एफएम दाङमा पनि कार्यक्रम आजबाट सुरु भएको छ, निकै खुसी लागेको छ। माधव कण्डेले मलाई फोन गरेर यो जानकारी दिनुभएको थियो र प्रकृति एफएम दाङमा सदा झैँ यही समयमा आउने कार्यक्रम कथा मिठो सारङ्गीको तपाईँ अब बिहिबार बिबिसीपछि सुन्न सक्नुहुन्छ र अब चाहिँ बहकिने मन नै सुन्न सक्नुहुन्छ तपाईँ प्रकृति एफएम दाङबाट पनि। कोही मित्र फोन सम्पर्कमा आइसक्नु भएको छ, उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सर रुकुमदेखि भद्र नकाल। ए, रुकुमबाटै भद्रजी, अघि भर्खर रुकुमबाट सुप्रभाजीसँग हामीले कुरा गर्दै थियौँ, सुनिराखेका थियौँ। अनि भद्रजी, प्रेममा बिछोडपछि अधिकांश मानिसहरू किन मदिरा पिउन थाल्छन्? अब सबैभन्दा एउटा त यो युवा अवस्थामा सोच पनि त्यति परिपक्व भएको हुँदैन है, त्यसपछि लगेर उनीहरूले सबै थोक नै पेरुमलाई सोध्छन् होइन। अब त्यो पेरुमबाट विस्फोट भएपछि त्यो मदिरा, अगाडि सुपरबाजीले पनि भन्नुभएको थियो मदिरालाई अर्को बाटोमा पनि जीवनलाई त्यतै लैजान्छन् त्यही भएर पनि होला। अब सुरु गर्नुहोस् तपाईँको पनि मुक्त। बासुन्जेल दुखिरहने घाउ भएपछि, बासुन्जेल दुखिरहने घाउ भएपछि, एउटा सुन्दर पीर व्यथाको गाउँ भएपछि, दुखाइ पनि मिठो अनि प्यारो लाग्दो रहेछ, दुखाइ पनि मिठो अनि प्यारो लाग्दो रहेछ, जिन्दगी नै दुखाइको बाउ भएपछि, एउटा सुन्दर पीर व्यथाको गाउँ भएपछि, बासुन्जेल दुखिरहने घाउ भएपछि। बाँचुन्जेल दुखिरहने घाउ नहोस् कतै, बाँचुन्जेल दुखिरहने घाउ नहोस् कतै, घाउ भेट्दा नुनचुक छर्ने दाउ नहोस् कतै, बाँचुन्जेल दुखिरहने घाउ नहोस् कतै, घाउ भेट्दा नुनचुक छर्ने दाउ नहोस् कतै, एउटा सुन्दर संसार होस् जहाँ तपाईँ अटाउनुहोस्, एउटा सुन्दर संसार होस् जहाँ तपाईँ अटाउनुहोस्, पीडा अनि दुःखहरूको गाउँ नहोस् कतै, बाँचुन्जेल दुखिरहने घाउ नहोस् कतै। नमस्कार, छुटिन्छौँ। रुकुमबाट बद्रजी आउनुभएको थियो। अब पालो यो डायरीको पछिल्लो पनामा म गएँ र पछिल्लो पनाबाट सरस्वती रेडियोहरूको नाम लिन्छु जहाँबाट यो आवाज मिसाउने मौका ती रेडियोका साथीहरूले मलाई दिनुभएको छ, र जुन रेडियोको नाम मैले यतिखेर छुटाउँछु जहाँ कार्यक्रम बजिरहेको हुन्छ, कृपया प्राविधिक साथीहरूले भोलि सिआइएनमा फोन गरेर रेडियोको नाम टिपाइदिनु होला। रेडियो जागरण बुटवल, रेडियो अर्पण रत्नगर चितवन, रेडियो ध्रुवतारा भरतपुर चितवन, रेडियो मनोकामना गोर्खा, रेडियो त्रियुगा उदयपुर, रेडियो कपुरकोट सल्यान, रेडियो परासी नवलपरासी, जागरण एफएम सुर्खेत, नुवाकोट एफएम नुवाकोट, नयाँ नेपाल एफएम दार्चुला, भेरी एफएम नेपालगंज, रेडियो उदयपुर उदयपुर, रेडियो मुस्ताङ मुस्ताङ, सौगात एफएम बैतडी, रोमाइलो सामुदायिक रेडियो ओखलढुङ्गा, रेडियो नुन्थर रौतहट, रेडियो भेरी सुर्खेत डाँडा, यसै गरी रेडियो भेरी हरे डाँडा, रेडियो मान्डवी प्युठान, बुलबुले एफएम सुर्खेत, रेडियो राजमार्ग धादिङ, रेडियो डोल्पा डोल्पा, रेडियो देउराली अर्घाखाँची, रेडियो मुगु मुगु, रेडियो प्रतिबोध बाँके, रेडियो देवघाट तनहुँ, अनि अर्को पेजमा रहेको मेरो साथी एफएम तनहुँ, हलेसी एफएम खोटाङ, रेडियो देउखोरीदाङ, रेडियो समानता कपिलवस्तु, रेडियो देवदह रूपन्देही, रेडियो सुर्खेत सुर्खेत, रेडियो सरयु गङ्गादाङ, रेडियो नारायणी वीरगंज, रेडियो कोहलपुर बाँके, दमौली एफएम तनहुँ, रेडियो अर्घाखाँची अर्घाखाँची, रेडियो शारदा एफएम सल्यान, भोइस एफएम कपिलवस्तु, रेडियो नारायणी चितवन, रेडियो हाम्रो पहुँच दाङ, रेडियो मकवानपुर मकवानपुर, रेडियो एकता सर्लाही, रेडियो हाम्रो पाइला जाजरकोट, रेडियो प्युठान प्युठान र प्रकृति एफएम दाङबाट तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ। कोही मित्र हुनुहुन्छ, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म खोटाङबाट सुमित्रा राई बोलेको, खोटाङ दुई पिताबाट। सुमित्रा भन्नुभयो? सुमित्रा ए खोटाङदेखि। अनि तपाईँलाई पनि मेरो प्रश्न, प्रेममा बिछोड पछि अधिकांश मानिसहरू किन मदिराको सहारा लिन थाल्छन्? रेकर्ड नगर्नु भए हुन्थ्यो। म चाहिँ के भन्न चाहन्छु भने यो कुरामा सकेर होला जस्तो लाग्छ। होला त्यसो भाइ, सुरु गर्नु सब तपाईँको मुक्तक। मिलाको मन खोलेर रे, देखाले छाती खोलेर रे, मिलाको मन खोलेर रे, छोटै चोटको दुखाइले आज, छोटै चोटको दुखाइले आज, तिमी तराले छोएर रे, देखाले छाती खोलेर रे। ज्ञानी हुनुपर्छ रुनु हुँदैन, ज्ञानी हुनुपर्छ रुनु हुँदैन, आँसुले नै मुहार्ती धुनु हुँदैन, ज्ञानी हुनुपर्छ रुनु हुँदैन, आँसुले नै मुहार्ती धुनु हुँदैन, सधैँसँगै बस्न त कसले पो पाउला र, सधैँसँगै बस्न त कसले पो पाउला र, नजिक हुँदा झनै टाढा हुनु हुँदैन, ज्ञानी हुनुपर्छ रुनु हुँदैन, आँसुले नै मुहार्ती धुनु हुँदैन। हस् नमस्कार, छुटिन्छौँ। खोटाङबाट आउनु भएको थियो। म तपाईँलाई सोधिरहेको छु कि प्रेममा वियोगपछि अक्सर व्यक्तिहरू किन मदिराको सहारा लिन थाल्छन् भनेर। मन भाँचिएपछि मदिरा पिउँछ मान्छे, अर्थात् मनको हाँगो भाँचिएपछि मदिराको लहरामा अल्झिन्छ मान्छे। त्यसरी पनि मन, मदिरा र मान्छे लगभग एउटै किताका अनुभवी तत्त्वहरू हुन्। कहिलेकाहीँ के सुर चलेर हो म सोचिरहेको हुन्छु यो मन किन बहकिन्छ होला भनेर, अनि फेरि आफै जवाब भेटाए चाहिँ गर्छु, मनको विशेषता नै बहकिनु त हो नि, तत्क्षण चित्त बुझाएर सोचमग्नताको क्रम भङ्ग गरिदिन्छु। अनि नारायण गोपालले गाउनु भएको एउटा गीत कहिलेकाहीँ एक्लै एक्लै गुनगुनाउँछु म, पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म, आज सारा व्यथाहरूलाई सिद्ध्याउन चाहन्छु म। सायद व्यथाहरू सिद्ध्याउने अभिलाषाले पनि पिउँछन् होला कोही, अनि कोही यादहरू मेटाउने उत्कट चाहनाले पनि। तर मलाई थाहा छ, यी दुवै थरी मान्छेहरू आफ्नो अभिलाषामा सफल भने हुँदैनन्। न पिएर व्यथाहरू सिद्धिन्छन्, न त यादहरू नै मेटिन्छन्। फगत पिउनका लागि पिउँछन्। अनगिन्ती बाहनाहरूको बैशाखी टेकेर तय गरिएको भट्टी यात्रा सोचमुक्त त होला, तर दोषमुक्त हुन भने कदापि सक्दैन। म आफैले केही महिना अघि लेखेको थिएँ, चोक चोकमा मदिरा हाबी कसले बनायो, रक्सीको परिभाषा खराबी कसले बनायो। चोक चोकमा मदिरा हाबी कसले बनायो, रक्सीको परिभाषा खराबी कसले बनायो, पिउँदा जडिया भन्नेहरूलाई मेरो प्रश्न, पिउँदा जडिया भन्नेहरूलाई मेरो प्रश्न। चोक चोकमा मदिरा हाबी कसले बनायो, रक्सीको परिभाषा खराबी कसले बनायो, पिउँदा जडिया भन्नेहरूलाई मेरो प्रश्न, मलाई यति धेरै शराबी कसले बनायो। किन पिउँछन् त मान्छेहरू मदिरा? कोही हुनुहुन्छ, म उहाँसँग सोध्छु। हजुर नमस्कार। हजुर महावीरजी नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म स्वर्ण अविरल भन्ने मान्छे। स्वर्ण अविरल भन्ने मान्छे कहाँबाट? स्वर्ण अविरल। ए ल, कहाँबाट त्यो पनि भनिदिनुहोस् न। कोहलपुरबाट। अलि तपाईँको मधुरो आवाज आइरहेको छ, लौ न के गर्ने होला, होला तपाईँको आवाज यस्तो ठुलो सानो आयो भने चाहिँ बाध्य भएर तपाईँसँग छुट्टिनुपर्छ। त्यसैले फिल्ममा बिछोडपछि अधिकांश मान्छेहरू किन मदिरा पिउन थाल्छन् होला? सुरु गर्नु। एकदमै आवाज मधुर आइरहेछ। सुरु गर्नुहोस् तपाईँको मुक्त, कतिसम्म सुन्न सक्छौँ? सुरु गर्नुहोस् त। परेलीका डिलहरूमा आँसु नझरोस्, परेलीका डिलहरूमा आँसु नझरोस, सँगै बस्ने मान्छे टाढा हुनु नपरोस्। परेलीका डिलहरूमा आँसु नझरोस्, सँगै बस्ने मान्छे टाढा हुनु नपरोस्। मन एउटा बिरुवा हो, त्यसलाई मलजल गरिराख्नु। मन एउटा बिरुवा हो, त्यसलाई मलजल गरिराख्नु। झुकिएर त्यो मन कतै अन्तै नसरोस्। परेलीका डिलहरूमा आँसु नझरोस्, परेलीका डिलहरूमा आँसु नझरोस्। नमस्कार। आउनुभएको थियो, गइसक्नु भएको छ। अब तपाईँको पालो 01-55-50-982 यो नम्बर हामीले खुला गरेका छौँ। प्रेममा बिछोड भएपछि अक्सर व्यक्तिहरू किन मदिराको सहारा लिन थाल्छन्, किन नसाको उपभोक्ता भन्छन्, किन भट्टीको यात्रा सुरु हुन थाल्छ, दैनिक ग्राहक किन भन्छन् भट्टीको, यो कुरा आज तपाईँसँग सोध्न मन लागेको छ। मलाई मैले कि अघि पनि भने, बित सबै वाहनाहरूको खेतीमा शब्दहरूको मलजल मात्रै नहुन्, वास्तविकता त के हो भने तिरस्कृत भएपछि सहाराहरूको खोजीमा भौतारिन्छ मान्छे। कहिले कसैबाट उक्सिएर, अनि कहिले आफै आफै जोसिएर पिउन सुरु गर्छ। भन्छन् सपना भत्किएपछि भट्टी रमाइलो लाग्न थाल्छ, सायद होला पनि, किनकि मन बिथुलेको बेला यथार्थभन्दा निकै पर पुगेर हराउने चाहना हुन्छ मान्छेलाई। त्यति पर कि जहाँ आफूसँग केही आलो यादहरू भन्दा अरू केही नहुन्, भत्किएका सपनाहरूका केही अवशेष हुन्, अनि मखिएका कल्पनाहरूका केही जिजिविसाहरू भेटी हुन्, केही पीडा मिश्रित विगतहरू, अनि केही आँसु लुकेका वर्तमानहरू। यी दुबैको घोलले जिन्दगी सधैँ एकनाशको ककटेल बन्दो रहेछ। पिउनुमा पनि मजा, मातिनुमा पनि मजा। त्यसैले त म तपाईँलाई सोध्दैछु, प्रेममा बिछोडपछि अधिकांश व्यक्तिहरू किन मदिराको सहारा लिइरहेका हुन्छन्? यो क्रम किन पछिल्लो समयमा अझ बढ्दै गइरहेको छ? देशका कर्णधार भनिने युवा शक्तिहरू किन यतातर्फ बोलिरहेका छन् त? 01-55-982 यो नम्बर। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर दाई नमस्ते। नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ? म दाङदेखि हो, प्रतीक्षा पुन मगर। प्रतीक्षाजी दाङबाट, हजुरबाट दाङको प्रकृति एफएममा पनि आवाज मिसाउन पाएका छौँ, खुसी लागेको छ। अनि प्रतीक्षाजी, तपाईँलाई मेरो प्रश्न, प्रेममा बिछोडपछि अधिकांश मान्छेहरू किन मदिरा पिउन थाल्छन्? प्रतीक्षाजी, तपाईँसँग निकै बोल्ने मन हुँदा हुँदा पनि सकेनौँ ल, के गर्ने, यो प्राविधिक कुराहरूले पनि कहिलेकाहीँ यस्तै धोका दिने गर्छ। तपाईँको आवाज निकै अड्की अड्की आयो, त्यसैले सक्दै सकेनौँ त्यतिभन्दा बढी बोल्न, तपाईँको आवाज प्रष्ट सुनेनौँ। देशैभरि अझ विदेशमा पनि अनलाइनबाट धेरै साथीहरूले सुनिरहनु भएको छ। त्यसैले पनि तपाईँको यो कार्यक्रम बहकिने मन तपाईँको जस्तै बनाऊँ, तपाईँलाई मनपर्ने बनाऊँ, तपाईँको मनको एउटा कुनामा सुस्तरी भए पनि एउटा छाप्रो हालेर बस्न पाउने कार्यक्रम बनाऊँ, त्यही इच्छा हुने गर्छ। यो इच्छा भइरहँदाखेरि कतिपटक तपाईँको मन दुखाउन पुग्छु होला म प्राविधिक कारणहरूसँग। मैले पैँठी जोरी खेल्न पनि सक्दिनँ, तसर्थ आत्मसमर्पण गर्नुपर्ने एउटा बाध्यतामा ठिङ्क उभिन्छु अनि लिइहाल्छु त्यस्तो एउटा ठोस निर्णय जुन तपाईँलाई कहिलेकाहीँ बिझाउने पनि हुनसक्छ। प्रेममा बिछोडपछि अधिकांश मान्छेहरू किन मदिरा पिउन थाल्छन्? यो प्रश्न आज म तपाईँलाई सोधिरहेको छु। स्कुली जीवनतिर सरले हाजिरी जवाफको लागि सिकाउनु भएथ्यो संसारमा सबैभन्दा पातलो वस्तु साबुनको फिज हो भनेर। यतिका वर्षपछि आज म सोच्दैछु संसारमा सबैभन्दा कमजोर वस्तु चाहिँ मन नै रहेछ। कमजोर किन पनि भने जीवन भोगाएका क्रममा आइपर्ने उल्झनहरूसँग सहजै पराजित हुँदो रहेछ। यो अझ कतिपटक त परिस्थितिहरूसँग पैँठे चोरी खेल्नुको सट्टा सहजै आत्मसमर्पण गर्न पुग्दो रहेछ। बादलको ढिक्का पहाडमा ठोकिएपछि पानी पर्छ भन्ने त पढेकै हो, तर मन पनि विश्वासघातको पर्खालमा ठक्कर खाएपछि आँखा रसाउँदो रहेछ भन्ने चाहिँ बल्ला आज बुझ्दैछु। सायद दुवै तरल पदार्थ भएर पनि होला आँसु र मदिरा बीचको सम्बन्ध निकै गहिरो हुने गर्छ। तर पिएर मदिरा रित्तियो भन्दैमा रोएर आँसु कहिले पनि रित्तिन रहेछ। कोही मित्र हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनि अर्को प्रश्न तपाईँलाई, फिल्ममा बिछोडपछि अधिकांश मान्छेहरू किन मदिराको सहारा लिन थाल्छन्? फिल्ममा पछि बिछोडपछि केही कुराहरू अतीतलाई होइन सम्झिएर आफ्ना शब्दहरूलाई केही क्षणसम्म भुल्नको लागि भनौँ होइन, त्यसरी केही सेवन गर्छन् होला जस्तो लाग्छ मलाई। भुल्नको लागि है, भुल्ने बाहनामा पिउँछन्। एकदमै मार्मिक कुरा गर्नुभयो तपाईँले, सत्यताको धेरै नजिक रहेर। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। हजुर, पिँदा आँसु पौडी रानी नबगेर बाँच्दैछु म, पिँदा आँसु पौडी रानी नबगेर बाँच्दैछु म, सानो भन्न चोखो माया किन दिलमा साँच्दैछु म, साँच्दैछु म चोखो माया अति पल्ल सत्य शब्द, साँच्दैछु म चोखो माया अति पल्ल सत्य शब्द, साउने जरी उत्सु कुरो रुमलिँदै बाँच्दैछु म, दुवान माथि त्यवान हुँदा किन माया साँच्दैछु म, किन माया साँच्दैछु म, जसो तसो त जसो गरे जसो तसो गरे पनि बाँच्नु न हो जिन्दगी यो, जसो तसो गरे पनि बाँच्नु न हो जिन्दगी यो, आँसुहरू लुकाएर हाँस्नु न हो जिन्दगी यो, जसो तसो गरे पनि बाँच्नु न हो जिन्दगी यो, आँसुहरू लुकाएर हाँस्नु न हो जिन्दगी यो, हामी पात्र मात्रै हौँ रे निर्देशक त अन्तै छ रे, हामी पात्र मात्रै हौँ रे निर्देशक त अन्तै छ रे, एउटा ठुलो रङ्गमञ्चमा नाच्नु न हो जिन्दगी यो, जसो तसो गरे पनि बाँच्नु न हो जिन्दगी यो, आँसुहरू लुकाएर आँस्नु न हो जिन्दगी यो। हस् नमस्कार, छुटिन्छौँ। नमस्ते, उहाँसँग पनि छुट्यौँ। अब तपाईँको बालो 01-55-9-82 यो नम्बर हामीले खुला गरेका छौँ। अक्सर गरेर प्रेममा बिछोड भएपछि मान्छेहरू किन पिउन थाल्छन्? यो प्रश्न आज म तपाईँलाई सोधिरहेको छु। कोही हुनुहुन्छ फोन सम्पर्कमा, उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म प्रतीक्षा, अघि डिस्कनेक्ट भयो। ए ए, अहिले चाहिँ प्रश्न आइरहेको छ। ल प्रतीक्षा, मैले अब तपाईँलाई मुक्तक भन्ने आग्रह गरेँ, सुरु गर्नुहोस्। लिङ्गे पिङ्गा खेल्न गाउँ आउँला दसैँमा, रातो टिका जमा रानी लाउँला दसैँमा, जोगाउनु छ रीतिथि अनि संस्कृति, जोगाउनु छ रीतिथि अनि संस्कृति, सबै मिली मालसिरी गाउँला दसैँमा, लिङ्गे पिङ्ग खेल्न गाउँ आउँला दसैँमा, रातो टिका जमा रानी लाउँला दसैँमा, रातो टिका जमा रानी लाउँला दसैँमा, गाउँ पुगी लिङ्गे पिङमा झुल्नु, गाउँ पुगी लिङ्गे पिङमा झुल्नु अनि ओरपोरको लङ्गर बुर्जामा भल्नु, गाउँ पुगी लिङ्गे पिङमा झुल्नु अनि ओरपोरको लङ्गर बुर्जामा भोल्नु, रातो टिका लगाउनु जमरा पनि उसै गरी, रातो टिका लगाउनु जमरा पनि उसै गरी, मन मिल्ने साथी भाइहरूसँग घुल्नु, गाउँमा पुग्नु अनि लिङ्गे पिङमा पिङमा झुल्नु अनि ओरपोरको लङ्गर बुर्जामा भोल्नु। हस् नमस्कार, छुट्टिन्छौँ। प्रदुक्षजी दाङबाट आउनु भएको थियो। दसैँ आइसक्यो है, नजिक आइसक्यो, भोलि त घर स्थापना धेरै तयारी गर्दै हुनुहुन्छ होला, धेरै दाजुभाइहरू दिदीबहिनीहरू दसैँको तयारीमा हुनुहुन्छ होला। अर्को श्रृङ्खलामा, अर्को हप्ताको श्रृङ्खलामा तपाईँलाई यति बहकाउँछु, यति बहकाउँछु, तपाईँ तयार भएर बस्नुहोस्। सम्पूर्ण रूपमा दसैँको परिवेश समेटेर बहकाउँछु, त्यसर्थ आज मैले दसैँको बारेमा धेरै कुरा गरेको छैन, अर्को हप्तालाई साँचेको छु। आज चाहिँ म यही सोधिरहेको छु, अक्सर मान्छेहरू प्रेम वियोगमा परिणत भएपछि किन मदिराको सहारा लिन थाल्छन् होला भनेर। बुझ्नु छ तपाईँको कुरा, त्यसैले पनि हो, हरेक साँझ पिउने बानीबाट दिक्क भएर भीम विरागलाई श्रीमतीले गाली गर्दा उनले तत्कालै जवाब फर्काएका थिए अरे, आजभोलि हरेक साँझ मातिन थालेछ। पछि अरू पनि थपेर यसैलाई गीत बनाइदिएछन्, आजभोलि हरेक साँझ मातिन थालेछ, जिन्दगीदेखि जिन्दगी आतिन थालेछ। मलाई निकै मनपर्छ यो गीत, कहिलेकाहीँ निकै गुनगुनाउँछु, निदाउनु अघि प्रायः सुन्छु। भन्नमा सहजता भए पनि जिन्दगीदेखि जिन्दगी आत्तिनु चाहन्छु नै कुरो भने होइन, यस्तै यस्तै वैचारिक खैलाबेलाहरूले गर्दा नै पत्रकार एवं साहित्यकार भरत भुर्तेलले जीवन त्याग गरेका हुन् कि जस्तो लाग्छ मलाई। जिन्दगीदेखि जिन्दगी आत्तिन थालेपछि नै त हो नि मान्छे शराबी भन्ने पनि। अक्सर सबैजना याद भुलाउनका लागि पिउँछन्, अघि पनि एकजना मित्रले भन्दै हुनुहुन्थ्यो, र पनि यादहरूले चुर्लुम्मा डुबेर पिइरहन्छन्। मन काबुमा नअटाएपछि मान्छे मदिराको शरणमा पर्छ, मन विरक्तिएपछि मदिराको सहारा खोज्न थाल्छ मान्छे, अनि मन वैराग्यिएपछि मदिराको तल तलमा भासिन पुग्छ। त्यसरी पनि मन, मदिरा र मान्छे एउटै गोलार्धका समरूपी दुर्वहरू हुन्। कोही हुनुहुन्छ फोन सम्पर्कमा, सम्भवतः अन्तिम साथी हुनुहुन्छ। हजुर नमस्कार। हजुर नमस्ते दाजु। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तुलसीपुर छ गोलौरादेखि चिन्तामणिदेखि। चिन्तामणिजी, तुलसीपुरबाट अलि अन्त अन्ततिर आउनुभयो, तसर्थ तपाईँलाई म धेरै न अल्मलाइकन प्रश्न नै सोधेँ, प्रेममा बिछोडपछि अधिकांश मान्छेहरू किन मदिराको सहारा लिन थाल्छन्? हजुर, त्यो मदिराको मापले गर्दाखेरि आफ्नो जुन प्रेम, पहिलेको प्रेम हुन्छ नि, त्यो भुल्नलाई मद्दत मिल्छ होला सायद, त्यही भएर होला। त्यही भएर होला। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक, अन्तमा हुनुहुन्छ। हजुर सुरु गरे है त। हुन्छ सुरु गर। काँडाभित्र फुल्छ र त फुलको अर्थ छ, काँडाभित्र फुल्छ र त फुलको अर्थ छ, चट्टान फोडी निस्कन्छ र मूलको अर्थ छ, जहाँ जान चाह्यो मान्छे त्यही ठाउँ पुर्याउँछ। काँडाभित्र फुल्छ र त फुलको अर्थ छ, चट्टान फोडी निस्कन्छ र मूलको अर्थ छ, जहाँ जान चाह्यो मान्छे त्यही ठाउँ पुर्याउँछ, दुई किनारा जोड्छ र त फुलको अर्थ छ, काँडाभित्र फुल्छ र त फुलको अर्थ छ, चट्टान फोडी निस्कन्छ र मूलको अर्थ छ। त्यस्तै फुल हुनुहोस् तपाईँ काँडा नहुनुहोस्, त्यस्तै फुल हुनुहोस् तपाईँ काँडा नहुनुहोस्, आफ्नो मान्छेसँग कहिले टाढा नहुनुहोस्। त्यस्तै फुल हुनुहोस् तपाईँ काँडा नहुनुहोस्, आफ्नो मान्छेसँग कहिले टाढा नहुनुहोस्। माया पनि त्यति गर्नुहोस् छुट्टिँदा नि सहन सकोस्, माया पनि त्यति गर्नुहोस् सहन छुट्टिँदा नि सहन सक्नुहोस्, आफै आफ्नै अर्थ नहुने त्यो गाढा नहुनुहोस्। त्यस्तै फुल हुनुहोस् तपाईँ काँडा नहुनुहोस्, आफ्नो मान्छेसँग कहिले टाढा नहुनुहोस्। नमस्कार छुट्टिन्छौँ। हजुर नमस्कार दाजु। चिन्तामणिजी आउनुभएको थियो, अवश्य तपाईँको फोन लिन भ्याइनँ, अर्को श्रृङ्खलामा तपाईँको फोन लिन्न म तपाईँलाई एकहोरो रूपमा बहकाउँछु मात्रै। धेरै साथीहरूले एकहोरो रूपमा तपाईँले बहकाएको चाहिँ कस्तो हुन्छ होला भन्दै हुनुहुन्थ्यो, त्यसैले अर्को हप्ता म त्यो चाख पनि तपाईँलाई दिँदैछु। कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ। कार्यक्रम तपाईँले बहकिने मन, मोहन बिहानी सर्लाहीका मित्रको ब्लग www.mohanbihani.blogspot.com सुनेर डाउनलोड गर्न सक्नुहुन्छ। त्यसै गरी रामशरण श्रेष्ठको ब्लग www.chichapaninepal.blogspot.com, निश्चल युवराजको ब्लग www.nishchalyub.blog.com, यसो गरी www.butawalonline.com पनि तपाईँले सुनेर डाउनलोड गर्न सक्नुहुन्छ। यसै गरी केही पत्रिकाहरूमा बहकिने मनको चर्चा पछिल्लो समय अलिकति सुरु हुँदैछ। चितवनबाट प्रकाशित हुने सचेत प्रयास राष्ट्रिय साप्ताहिकका प्रकाशक सुदन नेपाली हुनुहुन्छ, त्यो पत्रिकामा पनि बहकिने मन नामको एउटा स्तम्भ छ। यसै गरी प्रतिभाको बारी नामको साहित्यिक मासिक छ, दार्चुलाबाट प्रकाशित हुने, जसका प्रकाशक राजेन्द्र सिंह धामी हुनुहुन्छ, त्यहाँ पनि बहकिने मन नामको एउटा स्तम्भ छ। यसै गरी कालापानी पोस्ट साप्ताहिक दार्चुलाबाट प्रकाशित हुन्छ, यो चाहिँ यसमा पनि बहकिने मन नामको साप्ताहिक छ, त्यहाँ पनि तपाईँले बहकिने मनका केही अंशहरू पाउन सक्नुहुन्छ, बहकिन सक्नुहुन्छ। र दसैँ पछिको ठ्याक्कै पूर्णिमाको दिनमा पर्ने त्यो कार्यक्रममा तपाईँको पत्रहरू अधिक लिने मेरो जम्मरको रहेको छ। अहिलेसम्म दुईवटा पत्रहरू मलाई प्राप्त भएका छन्, गङ्गा रोकाया अर्पणको, वीरेन्द्रनगर 4 भैरव स्थानबाट, यसै गरी नरेश विश्वकर्मा कसैको वनकटा बाँकेबाट। अरू कुनै पत्र प्राप्त होस् कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क सिआइएन, पोस्ट बक्स नम्बर 19324 काठमाडौँ नेपालमा। यसै गरी www.facebook.com/बहकिने मन, यसमा पनि तपाईँले आफ्नो मुक्त पठाउन सक्नुहुन्छ। यो पेज रुचाउनु हुने साथीहरूको संख्या 2618 पुगेको छ अहिलेसम्म, निकै खुसी लागेको छ यदि भन्न पाउँदा। र एउटा सूचना पनि तपाईँलाई सुनाउनु मन लाग्यो, साहित्यसँग नजिक भएको एउटा सूचना। विजयादशमी र दिपावलीको अवसरमा मध्य पश्चिमाञ्चल गजल प्रतिष्ठान सुर्खेतले गजल क्षेत्रका अग्रज, नवसर्जक र अनुरागीहरूको बीचमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ। र यो कार्यक्रम कार्तिक 1 गते बिहान 11 बजे स्थान न्यू पोइन्ट कम्प्युटर एकाडेमीको सभाकक्ष एरिचोक वीरेन्द्रनगर सुर्खेतमा। निश्चल युवराजजी पनि त्यहाँ सामेल हुनुहुन्छ, हाम्रो कार्यक्रमको प्रमोसनमा लागिरहनु भएको छ उहाँ पनि। यसै गरी कार्यक्रममा अरू जानकारी लिन मन लाग्यो तपाईँले 083-525-479 तपाईँले सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ। कार्यक्रमको अन्ततिर छौँ, तसर्थ साथको मुक्तकमा जानुपर्ने बेला भएको छ। लक्ष्मी सुवेदीको मुक्तक साथको मुक्तकमा मैले लिएको छु, कुनै कुनै आँखा कस्ता मुठु रेट्ने धार बन्छ, कुनै कुनै आँखा कस्ता मुठु रेट्ने धार बन्छ, पहिलो भेटको पहिलो हेराई घाइते पार्ने प्रहार बन्छ। कुनै कुनै आँखा कस्ता मुठु रेट्ने धार बन्छ, पहिलो भेटको पहिलो हेराई घाइते पार्ने प्रहार बन्छ। आँखा जुधियो माया बस्यो, बाध्यताले बिछोडपछि परेलीको झरीसँगै माया लुमन असार बन्छ। कुनै कुनै आँखा कस्ता मुटु रेट्ने धार बन्छ। लक्ष्मी सुवेदीको यो मुक्तक साथको मुक्तकमा मैले लिएँ र आज म स्पेसली रूपमा सम्झन चाहन्छु विशेष गरी एकजना चितवनका एक प्रखर सञ्चारकर्मी भाइ राकेश तिमल सेनालाई। बहकिनी मनमा यसो गराउँदै उसो गराउँदै भनेर मलाई सधैँ झस्काइरहने एकजना भाइ, उनको एउटा यसो गरौँ अगाडि बढौँ, बहकिनी मनमा एउटा नयाँ प्रयोग गरौँ भनेर अलि अगाडि उनले मलाई भनेको कुरा केही 1-2 महिनापछि म त्यो पनि कार्यक्रममा लागू गर्नेछु, त्यतिखेर पनि तपाईँलाई सुनाउनेछु। म सम्झाउन चाहन्छु निकै मेरो मनमा बसेको भाइ राकेश तिमल सेनालाई। र अब चाहिँ कार्यक्रमबाट छुटिँदा छुटिँदै, प्रेममा बिछुडपछि अधिकांश मानिसहरू किन मदिरा पिउन थाल्छन्, महावीर विश्वकर्माको जवाफ के रहन्छ तपाईँ यहीँ पर्खिएर बसिरहनु भएको होला, म जवाफ राख्दै सबैलाई धन्यवाद। प्रविधिबाट एन्जेल मलाई सहयोग गर्ने एकराज भण्डारीलाई आभार, र प्रविधिमा सँगै रहनुहुने ईश्वर भट्टजीलाई पनि आभार दिन चाहन्छु। कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबैलाई धन्यवाद दिँदै महावीर विश्वकर्मा आफ्नो जवाफ यसरी राख्छ। सुरुमा त थोरै चाख्नको लागि पिउँछु, सुरुमा त थोरै चाख्नको लागि पिउँछु, जोसिन्छु त्यसले अनि लाग्नका लागि पिउँछु। सुरुमा त थोरै चाख्नका लागि पिउँछु, जोसिन्छु त्यसले अनि लाग्नका लागि पिउँछु। सोध्नेहरू त सोध्छन् किन पिउँछस् ए महावीर, सोध्नेहरू त सोध्छन् किन पिउँछस् ए महावीर। सुरुमा त थोरै चाख्नका लागि पिउँछु, जोसिन्छु त्यसले अनि लाग्नका लागि पिउँछु। सोध्नेहरू त सोध्छन् किन पिउँछस् ए महावीर, त्यही जवाफ कसैसँग माग्नको लागि पिउँछु, त्यही जवाफ कसैसँग माग्नका लागि पिउँछु। हवस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। भन्दै गानी छोटिन थाले छ जिन्दगी देखी जिन्दगी अडिन थाले छ अड भोली हरेक साथ